चलिए अल्फाज की वजाहत देखते हैं। पहले अस्मा को देखेंगे। उकबा इंजाम आखरत, ऐन काफ बार उठे, अतनिन जावेद हमेशा रहने वाला दायमी, ऐन दाल नून रूट है, इसम मस्तर है, मीसाक मुआहदा याहदनामा इकरारनामा, वाव साक काफ रूट है, इसम आला है, सू बुराई बदी तकलीफ, सीन वाव हमजा रूट है, मताउन साजो सामान आराम सहूलत लुत्फ, ये सब मानी आते हैं। मीम ताइन रूट है इसका भी। चलिए अफाल को देखते हैं। यूफूना वाव फा या रूट है, बाबी फाल, ईफा अन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यन कदूना नून काफ दुआत बाब नसरा, नकदन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यसीलूना वाव स्वातलाम बाब दरबा, वसलन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यूसला ये भी वाव स्वात लाम है बाब दरबा, वसलन मस्तर, फेल मुदारे मजहूल वाहिद मुजक्कर गायब, यख्शौना खाशीन जा रूट है, बाब समिया, खशियन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यखाफूना खा वाव फा रूट है, बाब फतह, खौफन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यद राउना दाल रा हमजा रूट है, बाब फतह, दर अतन या दर अन इसका रूट है, फेल मुजारे जमा मुजक्कर गायब, सलाहा स्वात लाम हा इसका रूट है, बाब फतह, सलहन मस्तर या सुलहन, फेल माजी वाहिद मुजक्कर गायब, यक्ताउना काफ तो याइन रूट, बाब फतह, कत अन मस्तर, फेल मुजारे जमा मुजक्कर गायब, युफसिदूना फा सीन दाल रूट है, बाब इफ़ाल, इफसादन मस्तर, फेल मुदारे जमा मुजक्कर गायब, यबसुतु बा सीन तोय रूट है, बाब नसरा, बस्तन मस्तर, फेल मुजारे वाहिद मुजक्कर गायब, यकदिरु काफ दाल रा रूट, बाब दरबा, कदरन मस्तर, फेल मुदारे वाहिद मुजक्कर गायब, فرحو فراح روت باب سميع فرحن مصدر فعل ماضي جمع مذكر غائب. بس جی چلیے رکوع اور آیتوں کے ٹاپک پہ چلتے ہیں. رکوع کا ٹاپک ہے مومن اور کافر میں فرق, رویے اور انجام کا ہے. آیت نمبر 19 اس کا ٹاپک ہے حق کو جاننے والا عقل مند ہے. آیت نمبر 20 سے 24 تک ان سب آیت کا ٹاپک ہے عقل مندوں کی صفات اور ان کا انجام. آیت نمبر 25 حق سے اندھے رہنے والوں کی صفات اور ان کا انجام. اور آیت نمبر 26 کا ٹاپک ہے وہ دنیا کی رونق کو دیکھ کر خوش ہوئے حالانکہ یہ دھوکے کا سامان ہے. بس جی چلیے مقاصد لکھیں گے. اس رکوع کو پڑھنے کے مقاصد ہیں, پہلا مقصد حق کی تصدیق کرنے والوں کی خوبیوں کو جان کر وہ خوبیاں اپنے اندر پیدا کر سکیں. حق سے اندھے رہنے والوں کی صفات کو جان کر ان سے خود کو دور کر سکیں. اللہ تعالیٰ ہمیں ہمارے مقاصد میں کامیاب فرمائے. چلیں اب تلاوت سنیں گے. أَفَمَن يَعْلَمُ أَنَّمَا أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ الْحَقُّ كَمَن هُوَ أَعْمَى إِنَّمَا يَتَذَكَّرُ أُولُو الْأَلْبَابِ الذين يوفون بعهد الله ولا ينقضون الميثاق والذين يصلون ما أمر الله به أن يوصل ويخشون ربهم ويخافون سوء الحساب والذين صبروا ابتغاء وجه ربهم وأقاموا الصلاة وأنفقوا مما رزقناهم سرا وعلانية ويدرؤون بالحسنة السيئة أولئك لهم عقبى الدار جنات عدن يدخلونها ومن صلح من آبائهم وأزواجهم وذرياتهم والملائكة يدخلون عليهم من كل باب سلام عليكم بما صبرتم فنعم عقب الدار. والذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما أمر الله به أن يوصل ويفسدون في الأرض أولئك لهم اللعنة ولهم سوء الدار الله يبسط الرزق لمن يشاء ويقدر وفرحوا بالحياة الدنيا وما الحياة الدنيا في الآخرة إلا متاع